लोक झंकार स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइली र आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र मिठा मिठा लोकदोरी भाकाहरू तपाईँको लागि राख्छौँ। नेपाली लोक सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले धेरै मन पराउनु भएको धेरै सुन्नु भएको भाकालाई लोकसङ्कारको व्यवसायमा रहेर हामी प्रस्तुत गर्ने गर्छौँ र आज पनि तपाईँलाई नै मनपर्ने खालका लोकदोरी भाकाहरू मैले लिएर आएको छु। राजको लोकसङ्कारको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा यो निकै नै मिठो खालको भाकाबाट। शीतल दिने त छाया मात्रै हो, तिमी भन्छौ धन ठुलो, म त धनको गरिब छु, मैले दिन सक्ने माया मात्रै हो। पवित्र शब्द हो, दिल दुखेको तिमीले पीर थाप्दा हो, शीतल दिने त तिमी भन्छौ धन ठुलो, म त धनको गरिब छु, मैले दिन सक्ने माया मात्रै हो। तिमी भन्छौ धन ठुलो, म त धनको गरिब छु, मैले दिन सक्ने माया मात्रै हो। Bye. रोज्नु अरूलाई नरोज्नु सम्झिराख्नु तिर्सना नखोज्नु शीतल दिने त छाया मात्रै हो तिमी भन्छौ धन ठुलो म त धनको गरिब छु मैले दिन सक्ने माया मात्रै हो अरूलाई नरोज्नु सम्झिराख्नु बिर्सन नखोज्नु शीतल दिने त छाया मात्रै हो तिमी भन्छौ धन ठुलो म त धनको गरिब छु मैले दिन सक्ने माया मात्रै हो तिमी भन्छौ धन ठुलो म त धनको गरिब छु मैले दिन सक्ने माया मात्रै हो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसाय लिएर हरेक दिन बिहान 10 बजे पछाडि उपस्थित हुने गर्छ तपाईँलाई नै मनपर्ने खालका लोकदोहोरी भाकाहरू तपाईँकै लागि प्रस्तुत गर्ने गर्छौँ र आज पनि तपाईँकै मन छुने खालका लोकदोहोरी भाकाहरूलाई मैले प्रस्तुत गरिराखेको छु र विश्वास छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ हाम्रो व्यवसायलाई साथ दिइराख्नु भएको छ फेरि पनि लोकसङ्कारको व्यवसायमा ढिला नगरिकन तपाईँको लागि अर्को एउटा भाका राख्छु यो भाकापछि फेरि आउनेछु कसको लागि साँचो

एकैछिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। राजको लोकसङ्कारको व्यवसायमा मैले तपाईँलाई मनपर्ने खालका लुकधरी भाकाहरू प्रस्तुत गरिराखेको छु र पक्कै पनि तपाईँ लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ, हाम्रो व्यवसाय सँगै हुनुहुन्छ विश्वास लिएका छौँ। र तपाईँलाई लोकसङ्कारको व्यवसायमा रहेर नयाँ नयाँ भाकाहरू हामी राख्ने गर्छौँ, पुराना पुराना भाकाहरू राख्ने गर्छौँ। अनि केही समय अगाडिका भाकाहरू जुन अहिले नेपाली लोकसङ्गीतको बजारमा बजेका छैनन् ती भाकाहरूलाई पनि तपाईँहरूको माझमा जोड्ने गर्छौँ। र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा भाका अगाडि राख्दै आजको व्यवसायबाट सुटिनुपर्छ। यति जेलसम्म तपाईँले लोकसङ्कारको आजको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यति जेलसम्मकै प्राविधिक स्वादको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त, नमस्कार। रेडियो अर्पण 104.5 में।